क्या करें जी, हमारा बेटा तो जेल में फंसा हुआ है, पकड़ा गया है, दुश्मन ने उसके साथ ये किया है। अबू मालिक अशजई رضي الله تعالى عنه का किस्सा, وان كان في هذه القصه مقالا عند البعض, अगर उसको देखा जाए तो क्या समझ आती है। अल्लाह के रसूल के पास तशरीफ लाए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इन ابني اسره العدو وجزعت امه, मेरे बेटे को दुश्मन ले गया है, मार रही है, क्या करूं, दुश्मन के पीछे घोड़े भिजवाना चाहता हूं कि मेरा बेटा छुड़ा लाए। कहा जाओ, खुद भी और अपनी बीवी को कहो, ला हौला वला कुव्वता इल्ला बिल्लाह पढ़े। वापस घर लौटे, बीवी ने कहा, हां, दुश्मन के पीछे फिर अल्लाह के रसूल ने किसी घुड़सवारों को भेजा? कहा, नहीं, एक नुस्खा दिया है। कौन सा नुस्खा? ला हौला वला कुव्वता इल्ला बिल्लाह। क्या हुआ? अल्लाह सुबहानहू व तआला की मदद कैसे नाजिल हुई? दोनों ने पढ़ना शुरू किया, बेटा अकेला नहीं आया, फस्ता गनम, दुश्मन की बकरियां भी हांक कर घर ले आए। आज हमारे अंदर यकीन नहीं है। आज एक शख्स कहता है कि मेरे पास औलाद नहीं है, क्या करूं, मेरे पास माल नहीं है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जब ये फरमा दिया है, मन लजिम अलिस्तिगफार جعل الله له من كل هم فرجا ومن كل ضيق مخرجا ورزقه من حيث لا يحتسب। जो शख्स इस्तिगफार करता है, अस्तगफिर अल्लाह, अगर ज्यादा याद नहीं कर सकता, अस्तगफिर अल्लाह, अगर हिम्मत है, अस्तगफिर अल्लाह रब्बी मिन कुल ذنب واتوب اليه, अगर और कर सकता है, अस्तगफिर अल्लाह الذي لا اله الا هو الحي القيوم واتوب اليه, जो इसको कसरत से पढ़ता है, अल्लाह हर मुसीबत को खुशियों में बदल देते हैं, हर तंगी को आसानियों में बदल देते हैं, और जहां से गुमान नहीं होता वहां से अल्लाह रिज़्क़ देते हैं। गुमान तो ये है दुकान से मिलेगा, गुमान तो ये है ऑफिस से मिलेगा, गुमान तो ये है जो इंसान के गुमान में होता है कि यहाँ काम करूंगा, यहाँ काम करूंगा, अल्लाह सुबहानहू व तआला वहां से देंगे जहां तुम्हारा गुमान नहीं है। यकीन कर लो। और कुरान मजीद ने इस बात को बयान किया है, नूह अलैहिस्सलाम अपनी कौम को क्या कह रहे थे, فَقُلْتُ اسْتَغْفِرُوا رَبَّكُمْ إِنَّهُ كَانَ غَفَّارًا, इस्तग़फ़ार कर लो, सबसे पहली बात अल्लाह तुम्हारे गुनाहों को माफ कर देगा, इससे बड़ा इनाम है ही कोई। يُرْسِلِ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا, आसमान से बारिश नाजिल होगी, इंसानी जिंदगी भी अगर मरहून मिन्नत है बारिश की, कायनात की एक एक चीज जो उगती है जमीन से बारिश की वजह से, يرسل السماء عليكم مدرارا ويمددكم باموال, तुम कहते हो मेरे पास माल नहीं, यकीन अगर आ जाए, और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की बात में सुना दू, ये बार बार यकीन में क्यों कह रहा हूं, फरमाया صلاح اول هذه الامه بالزهد واليقين ويهلك اخرها بالبخل والامل, इस उम्मत के पहले लोग अगर कामयाब हुए यकीन और ज़हद की वजह से, और इस उम्मत के आखिरी लोग अगर हलाक होंगे बखीली और लंबी उम्मीद की वजह से। आज हमें लंबी उम्मीदें हैं। ताज्जुब की बात यह है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया कि मुझे तो यह पता नहीं है कि मैं आंख बंद किए खोलूंगा कि नहीं, आज पता नहीं किस लंबी उम्मीद पे इंसान बैठा है, चलो जी आइंदा साल काम ये कर लेंगे, चलो नमाज शुरू कर ही लेंगे। अब मेरी बात का गुस्सा ना कीजिएगा, आप मेरे लिए बड़े मोहतरम हैं, चलो यार आइंदा साल शादी के बाद दाढ़ी रख लेंगे, किस लंबी उम्मीद पे बैठा है। या मन भी दुनिया मुश्तवल वक़द ग़र्रक तूलुल अमल वल मौत याती बग़ततन वल क़ब्र संदूकुल अमल, आज तुमने दुनिया के लिए क्या कुछ नहीं कर लिया, कभी सोचा कि अल्लाह सुबहानहु व तआला ने कर सिर्फ इतना पूछ लिया कि तेरा तो वुज़ू मुकम्मल नहीं था, तो करोगे क्या? हर शख्स ये जानता है कि वुज़ू के बगैर नमाज नहीं होती। इस शख्स का वुज़ू कैसा है, वैसे मैं बात ये वुज़ू के पास ही करूंगा, इसको थोड़ा सा आगे लिए चलते हैं, इस जबानी बात को मुकम्मल कर लेगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबी सअद को बुलाया, کہ علا اخبرکم بشیء، تمہیں ایک بات کی خبر نہ دوں، جب تم میں سے کسی کو کوئی کرب، مصیبت، دکھ آئے، یہ کلمات پڑھ لے، لا الہ الا انت سبحانک انی کنت من الظالمین، اور آگے لفظ کیا ہے، لم يدعو بها رجل قط الا استجاب الله له، زبان بھی کون سی ہے، وما ينطق عن الهوى، اللہ سبحانہ وتعالی اپنے پیارے پیغمبر کی زبان اقدس سے یہ بیان کروا رہے ہیں، جس شخص نے بھی یہ دعا کی ہے کسی بھی مصیبت میں اللہ نے اس کی دعا کو ضرور قبول کیا ہے، یقین کر لینا چاہیے، آج کی قرض میں پریشان ہے تو علی رضی اللہ تعالیٰ عنہ کو اللہ کے رسول نے کیا فرمایا، میں تمہیں الا اعلمک کلمات لو کان علیک مثل جبل صیر او صغیر دینا اد اللہ عنک، اگر جبل صغیر جتنا بھی تجھ پہ قرض ہے، آخرت کی بات نہیں ہے، اللہ دنیا میں ادا کروائیں گے تیرے ہاتھ سے، اللہم اکفنی بحلالک عن حرامک واغننی بفضلک عمن سواک، آج مسلمان کو ان باتوں پہ یقین نہیں ہے، اگر یقین ہو تو یہ دنیاوی کام بہتر ہونے والی باتیں ہیں، انسان اپنی زبان کو حرکت دے، اللہ دنیا بہتر کر دیتا ہے، کتنی پریشانی ہے، اگر کسی سے گزارش کی جائے آپ اللہ کے رسول صلی اللہ علیہ وسلم پہ درود پڑھا کریں، کہتا جی یہ تو بڑا مشکل کام ہے، اللہ کے رسول صلی اللہ علیہ وسلم کے صحابی نے کیا کہا، کہ اللہ کے رسول دعا کرتا ہوں درود بھی پڑھتا ہوں، فرمایا اور درود پڑھا کرو، فرمایا آدھی دعا آدھا درود، فرمایا و ان زدت فہو خیر اللہ، اگر اور پڑھ لیں تو آپ کے لیے بہتر ہے، فرمایا اگر میں درود ہی پڑھتا رہوں تو، فرمایا اذن تکفا ہمک و یغفر لک ذنبک، پھر خوش ہو جا، تیرے گناہ بھی سارے معاف ہو جائیں گے اور دنیا کے سارے غم بھی اللہ دور فرما دیں گے، میرے معزز اور میرے پیارے بھائیوں، نیت سے بھی دنیا بھی بنتی ہے اور آخرت تو بنے گی۔